पास्यौरे सहरमा पास्यौरे दिन बिताउन अन्तै सुर कास्यौरे तिमी राम एकादेशको मुख्य पात्र हो हाम्रो माया कसैले एक बनाउन सक्दैन तिमी त्यता म एता सम्झे सम्झे रुने मात्र सहरमा पस्यौरे सहरमा पस्यौरे दिन बिताउन अन्तै सुर कास्यौरे तिमी राम एकादेशको मुख्य पात्र हो हाम्रो माया कसैले एक बनाउन सक्दैन तिमी त्यता म यता सम्झे सम्झे रुने मात्र माया कसैले एक बनाउन सक्दैन तिमी त्यता म यता सम्झे सम्झे रुने मात्र दिन्छन् तिमलाई धनी र सुखीलाई, धनी र सुखीलाई छिनमै भुल्छौ होला यो दुखीलाई। तिमी र म एका देशको मुख्य पात्र हो, हाम्रो माया कसैले एक बनाउन सक्दैन। तिमी त्यता म यता सम्झे सम्झे रुने मात्र हो, धनी र सुखीलाई, धनी र सुखीलाई छिनमै भुल्छौ होला यो दुखीलाई। तिमी र म एका देशको मुख्य पात्र हो, हाम्रो माया कसैले एक बनाउन सक्दैन। तिमी त्यता म यता सम्झे सम्झे रुने मात्र हो, हाम्रो माया कसैले एक बनाउन सक्दैन। तिमी त्यता म यता सम्झे सम्झे रुने मात्र हो। यो संसारको अभागी म नै रहेछु नि र मुसलधारे पानी झै आँसु झर्नेछ। यिनै गीतहरूको अपार सफलता सँगै संसार कर्मी थम्मन परियार र सानु मन्जुको संयुक्त प्रस्तुति फेरि अर्को लोक दोहोरी एल्बम तिमी र म एकादेशको मुख्य पात्र हो। एकादेशको मुख्य पात्र हो, हाम्रो माया छैन तिमी त्यता म यता सम्झे सम्झे रुने मात्र र पूर्णकला बुढा मगरको सुमधुर स्वरमा लय निम संगीत रियाज शब्द सिर्जना खिम बहादुर पुन एरेन्ज एमन खनाल सुपा देउराली म्युजिक प्राली मार्फत सर्वत्र बजारमा उपलब्ध छ खोजी खोजी सुन्न अनि पीआरबीटी र युटीएल डाउनलोड गर्न नबिर्सनु होला प्रतिक्रियाको लागि एमन खनाल 9849404 थम्मन परियार 9845738505